नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा प्रोग्राम जस्ट फर एन्जोय लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि तपाईँसँगै रमाइलो कुराकानी गर्नको लागि यो समय अलिकति भए पनि फरक रमाइलो बनाउनको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ प्रोग्राम जस्ट फर एन्जोय लिएर हामी हरेक दिन आउँछौँ बिहान 11 बजेको अर्पण खबरपछि करिब करिब 12 बजेसम्म र यो समयमा रहेर तपाईँसँग रमाइलो विषयमा चाहिँ कुराकानी गर्ने गर्छौँ। आज पनि तपाईँसँग म कुराकानी गर्नेछु र त्यसको लागि पनि तपाईँले फोन गर्नुहोला 0056563332 यो बाटो हामीले खुल्ला गरिसकेका छौँ। कुनै दिन तपाईँहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिन्छौँ, कुनै दिन समसामयिक विषयमा रहेर तपाईँसँग कुराकानी गर्छौँ, कुनै दिन रमाइला खालका प्रश्नहरू तपाईँको लागि राख्ने गर्छौँ। र आजको जस्ट फर इन्जोयको यो श्रृङ्खलामा भने विशेष गरी मैले तपाईँहरूको प्रतिभालाई लिने जमर्को गरिराखेको छु। तपाईँभित्र केही प्रतिभाहरू छ भनेदेखि चाहिँ हामीलाई फोन गर्न, तपाईँलाई गजलहरू भन्न आउँछ, मुक्तकहरू भन्न आउँछ, अथवा गीतहरू गाउन आउँछ, कसैको क्यारिकेचर गर्न आउँछ भनेदेखि चाहिँ यति बेला हामीलाई फोन गर्नुहोस् र आफ्नो प्रतिभा देखाउनुहोला, प्रस्तुत गर्नुहोला। र तपाईँको लागि रमाइला खालका गीत सङ्गीतहरू पनि मैले लिएर आएको छु। राज प्रोग्राम जस्ट फर इन्जोयको सुरुवात गर्न चाहन्छु एउटा निकै नै रमाइलो खालको आवाजबाट। तपाईँलाई पक्कै पनि मनपर्छ यो आवाज जस्ट फर इन्जोयमा तपाईँकै लागि। फेरि फेरि नाइन भन्नु ल, नाइन भन्नु ल टुक्को गीत तपाईँको लागि हामीले राखिसकेका छौँ र अहिले प्रदर्शनमा पनि रहेको छ यो चलचित्र। र हामी प्रोग्राम जस्ट फर इन्जोयमा छौँ, तपाईँसँगै रमाइलो कुराकानी गर्ने उद्देश्यका साथ उपस्थित भएका छौँ। विशेष गरी तपाईँभित्र केही प्रतिभाहरू छ भनेदेखि चाहिँ यति बेला तपाईँले हामीलाई सम्झिन सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ 0056563332 नम्बर डायल गरेर र तपाईँको प्रतिभालाई हामी पक्कै पनि स्थान दिनेछौँ। तपाईँ गीत गुनगुनाउनुहुन्छ भनेदेखि पनि हामीलाई सम्झिनुहोस्, कसैको क्यारिकेचर गर्न आउँछ भनेदेखि पनि सम्झिनुहोस्, अथवा तपाईँलाई केही गजल मुक्तको भावनाहरू भन्न आउँछ भनेदेखि पनि फोन गर्नुहोस्। हामी प्रोग्राममा रहेर मात्रै रमाइलो गर्छौँ, यो समयलाई एक किसिम भए पनि अलि फरक रमाइलो बनाउने कोसिसमा हामी लागिराखेका हुन्छौँ। र आज पनि तपाईँहरूको माझमा रमाइला खालका गीत सङ्गीतहरू प्रस्तुत गर्नको लागि र तपाईँकै प्रतिभाहरूलाई स्थान दिनको लागि उपस्थित भएका छौँ। यति बेला तपाईँले जस्ट फर इन्जोयलाई रेडियो अर्पण 104.5 मेगाहर्जबाट सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। र यति बेला जस्ट फर इन्जोयमा आएको साथी आइसक्नु भएको छ है, भन्नुभएको छ राज्यको इसारा छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो हेलो हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ होला? मकवानपुरबाट शीला चेपाङ। मकवानपुरबाट शीला चेपाङ, के गर्नुहुन्छ शीलाले? म त्यतिकै बसिबस्छु। हजुर, त्यतिकै बस्नुहुन्छ? यो घाममा त्यतिकै बस्दाखेरि अल्छी लाग्दैन र? होइन, एफएम सुन्दै अहिले बिदा छ अनि पढाइ बिदा छ। कहाँ पुर्याउनु भयो नि पढाइलाई चाहिँ? हजुर, पढाइलाई चाहिँ कहाँ पुर्याउनु भयो भनेको के? शीलाजी हुनुहुन्थ्यो यति बेला, तर उहाँसँग पुरै रूपमा हामीले कुराकानी गर्न सकेनौँ। केही छैन शीलाजी, फेरि फोन गर्नुहोस्, हामी तपाईँसँग पक्कै पनि कुराकानी गर्छौँ, फोन पक्कै पनि लाग्छ। अलिकति नेटवर्कमा प्रब्लम भएर पनि फोन काटिएको हुनसक्छ, फेरि फोन गर्नुहोला। शीलाजीसँग पुरै अझै कुराकानी गर्ने चाहना थियो, अझ त्योभन्दा पनि उहाँको प्रतिभालाई लिने इच्छा थियो, तर त्यहाँसम्म चाहिँ पुग्न सकेन, अलिकति नेटवर्कले साथ दिएन, तर फेरि फोन गर्नुहोला। र तपाईँहरू पनि आउन चाहनुहुन्छ, यति बेला प्रोग्राम सुनिराख्नु भएको छ, आफूभित्रको प्रतिभाहरूलाई प्रस्फुटन गराउन चाहनुहुन्छ भनेदेखि हामीलाई यो समयमा फोन गर्न सक्नुहुन्छ। 0055 63 332 यो बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ, र रमाइला खालका गीत सङ्गीतहरू पनि तपाईँको लागि लिएर आएका छौँ। सुरुवातमै तपाईँले निकै नै मन छुने खालको आवाज सुनिसक्नु भएको छ, र यति बेला फेरि पनि तपाईँकै लागि अर्को एउटा सुमधुर साङ्गीतिक आवाज राख्नुपर्छ कि जस्तो लागिराखेको थियो, तर कोही साथी आइसक्नु भएको छ भन्ने इसारा पाइसकेका छु। फेरि पनि राजबाट उहाँलाई स्वागत गर्छु। हेलो हेलो हेलो हजुर नमस्कार। नमस्ते, को बोल्नु भयो? म सन्जु। सन्जु कहाँबाट? मकवानपुरदेखि। म त हाम्रो शीलाजी नै हो कि होइन, हो कि होइन जस्तो लागिरहेको थियो कि, भर्खरै फोन गर्नुभएको थियो त्यही भएर। अनि के छ सन्जुको हाल खबर? के गर्नुहुन्छ तपाईँ? कस्तो भयो त एक्जाम? राम्रै भयो। सबभन्दा राम्रो कुन सब्जेक्ट भयो? सबभन्दा राम्रो इङ्ग्लिस। इङ्ग्लिस भयो, अनि अलिकति बिग्रेको जस्तो चाहिँ कुन लाग्यो होल सब्जेक्टहरू मध्ये? हजुर, अलिकति बिग्रेको, यो चाहिँ मेरो अलि बिग्रिएको छ, अलि नराम्रो भएको छ भन्ने कुन सब्जेक्ट छ? म्याथ। ल जे होस्, रिजल्ट राम्रो आओस्, तपाईँले सोच्नु भएको भन्दा बढी मार्क ल्याउनु होला है, तपाईँलाई शुभकामना छ। अनि खाना खाइसक्नु भयो त? खाना खाएर अहिले रेडियो सुनेर बस्नु भएको छ? ल ठिक छ, अनि आज हामीलाई के सुनाउनुहुन्छ? आज म गीत सुनाउँछु। गीत सुनाउनुहुन्छ? हजुर। ल हुन्छ, सुरु गर्नुहोस्। तिमीसँग जिउने मर्ने चाहना छ मेरो, तिमीसँग जिउने मर्ने चाहना छ मेरो, म तिमी बिना अधुरो, तिमी म बिना अधुरो, मलाई जुनी जुनी जुनी जुनी तिम्रै हुन मन छ, फेरि फेरि फेरि नाइन भन्नु ल, फेरि फेरि फेरि नाइन भन्नु ल, म फुल हो सुवास तिमी हो, म आत्मा म फुल धुन हो, शरण तिमी हो साथी, मेरो मनको कुना कुनामा छौ म तिमी बिना अधुरो, तिमी म बिना अधुरो, मलाई जुनी जुनी जुनी जुनी तिम्रै हुन मन छ, फेरि फेरि फेरि नाइन भन्नु ल, फेरि फेरि फेरि नाइन भन्नु ल। अझै गाउनुहुन्न? कति मिठोसँग गाउनुभयो सन्जुजी, एकदमै खुसी लाग्यो यति मिठो स्वर हामीलाई आएर सुनाउनु भयो आज, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद छ। फेरि फेरि पनि आउँदै गर्नुहोस् यो आवाज, हामीले फेरि फेरि पनि सुन्न पाउनुपर्छ है त। कसलाई सम्झिरहन्छ अन्तमा? हुन्छ सन्जुजी, फेरि फेरि पनि आउनुहोस् है। ल नमस्कार। नमस्ते। सन्जु आउनु भएको थियो मकवानपुरबाट, निकै नै मिठोसँग गीत गाएर जानुभयो होइन राजजी, मन पर्यो राज्यलाई पनि, मलाई पनि एकदमै मन पर्यो उहाँको स्वर चाहिँ। र तपाईँभित्र पनि यस्तै प्रतिभाहरू पक्कै पनि छ, र तपाईँ अलिकति दुईजनाको अगाडि चारजनाको अगाडि आफ्नो प्रतिभालाई लुकाउनु भएको छ भने तपाईँ फेरि सधैँ पछाडि पर्नुहुन्छ, त्यसैले पनि आफ्नो प्रतिभालाई चाहिँ तपाईँले प्रस्फुटन गर्नुहोला। र यति बेला जस्ट फर इन्जोयमा आउनुहोस्, तपाईँको प्रतिभालाई हामी जोड्नेछौँ, स्थान दिनेछौँ। 0556563332 यो बाटो तपाईँको लागि खुल्लै छ। यति बेला फेरि पनि तपाईँको लागि एउटा सुमधुर साङ्गीतिक आवाज राख्छु, त्यस पछाडि छुट्टो व्यावसायिक विश्राममा जान्छौँ हामी, त्यस पछाडि तपाईँकै प्रतिभाहरू प्रस्तुत गर्नको लागि उपस्थित हुनेछौँ। सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी, काठमाडौँ टिचिङ हस्पिटलबाट मुटु रोगमा विद्या बारिदी डिएम गर्नुभएका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी बाराकोटी एस टाढी रत्नगर पोलिक्लिनिक प्रालीमा प्रत्येक महिनाको पहिलो शनिबार आउने क्रममा यही वैशाख 6 गते शनिबार आउनु हुने भएकाले मुटु सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनु होला। फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली, रत्नगर 2 मेन रोड टाढी बजार, फोन नम्बर 0556603141।

स्कुल कलेज बोर्डिङ पाठ्य पुस्तक खुद्रा तथा थोक खरिदलाई सौरा चोकमा घर न्यु पर्वत पुस्तक पसला ए रत्नगर क्षेत्रकै आशाला। हजुर, हामी कहाँ स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू, अफिसका लागि मसलन्द खेलकुद सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क न्यू पर्वत पुस्तक पसल एन्ड स्टेसनरी, रत्नगर एक सौरा चोक चितवन। फोन 056-560-386। रेडियो अर्पण 104.5 MHz। एकैछिनको विश्राम पछाडि पुनः तपाईँलाई स्वागत गर्न चाहन्छु। प्रोग्राम जस्ट फर इन्जोय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुरामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। र आज भने विशेष गरी प्रोग्राममा रहेर मैले तपाईँहरूको प्रतिभालाई लिइराखेको छु। तपाईँभित्र पनि केही प्रतिभाहरू छ भनेदेखि चाहिँ हामीलाई फोन गर्नुहोला 056-563-332। यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला टेलिफोन सम्पर्कमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, नमस्कार। नमस्ते दिदी, सन्चै? एकदम सन्चै छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? चिन्नु भएन? चिनेको जस्तो पनि लाग्यो, नचिनेको जस्तो पनि लाग्यो। रुचि? रुचि, हजुर। त्यही त मैले अर्कै नाम भन्ने थिएँ, त्यही भएर कि हाम्रो रुचिलाई माया गरेर मैले अर्कै नाम भन्थेँ, तर रुचि नै भन्नुभयो, ठिकै छ है। अनि के छ रुचिको हाल खबर? सबै ठिकै छ, अनि तपाईँको के छ नि? मेरो पनि एकदम ठिकठाक छ। कता हराउनु भयो हिजो आज? छैन, हराएको। हराउनु भएको छैन? कहाँ हुनुहुन्छ त अहिले? म घरतिरै छु। घर कहाँ रे? टाढी। टाढी है, त्यही त। अनि अरू के छ, खाना खानुभयो कि खानु भएको छैन? मैले पनि खाइसकेँ, यति बेलासम्म नि के नखानु होइन? त्यस्तो चाहिँ भइसकेको छैन है, फेरि खाजै खाने बेला चाहिँ। अनि आज हामीलाई के सुनाउनुहुन्छ हाम्रो रुचिले? हुन्छ, एकदम मिठोसँग लामो गाउनुहोस् न। तपाईँको सुर एकदमै मिठो छ, थाहा छ मलाई होइन? एकदम सुनिराख्न पाइराखौँ एकैछिन चाहिँ है। ल सुरु गर्नुहोस्। आफै रोइ रोइ बैगुनीलाई हँसाए, बिसरैछ झ्याली माया अमृत ठानी मिसाए, बिसरैछ झ्याली माया अमृत ठानी मिसाए, वचन सबै तोडिए मूल बाटोमा छोडिए, काँडा रहेछ मनै कोरियो, हो काँडा रहेछ मनै कोरियो, फुल सम्झिरिदा। यति राम्रो दिदी, किन नि भयो? यस्तो मिठोसँग गाइराख्नु भएको थियो, यति मात्र? धेरै धेरै धन्यवाद, चाहिँ मिठो आवाज हामीलाई सुनाउनु भयो, त्यसको लागि चाहिँ त्यस्तै परेर हो कि क्या हो, यस्तोसँग गीत गाउनु भएको रे क्या? हजुर, त्यस्तो होइन, त्यस्तो नहोस् पनि है। अनि अन्तमा कसलाई सम्झिनुहुन्छ? स्पेसली धन्यवाद राजको लागि, अनि मेरो दाइ अञ्जलको लागि, अनि त्यसपछि मेरो होल फ्यामिलीको लागि, मेरो कलेज फ्रेन्ड सबको लागि, र रेडियो अर्पण सुनेर बस्ने सबै सबै चिने नचिने सब साथी। हुन्छ रुची, माया नमार्नुहोस् है। छिटो नमस्कार। नमस्ते रुचि, हुनुहुन्थ्यो टाढीबाट आउनु भएको थियो, र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस् है भन्न खोजिराखेको थिएँ। राजुले होइन होइन आजको टाइम सकिसक्यो अब भन्नुभएको छ, ठिकै छ, भोलि फेरि हामी तपाईँलाई भेट्नको लागि आउने नै छौँ, तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि आउने नै छौँ। र आज भने जस्ट फर इन्जोयको श्रृङ्खलाबाट अब चाहिँ छुट्नुपर्छ। यतिन्जेलसम्म तपाईँले रेडियो सुनेर बस्दिनु भयो तपाईँ सबैजनालाई धन्यवाद छ। फोन गर्नुहुने प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ। यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धन्यवाद। शिला, सन्जु अनि रुचि तिनैजनालाई धन्यवाद। शिलाजीसँग त कुराकानी हुन सकेन, राम्रोसँग तैपनि हामीलाई सम्झिनु भएको थियो, फोन सम्पर्कमा चाहिँ आउनु भएको थियो। तपाईँहरू तिनैजनालाई धन्यवाद छ। र आजको प्रोग्राम जस्ट फर एनजीबाट म प्रतीक्षा पनि सुटिन्छु। नमस्कार। दाङ जिल्ला छुनी हे रपति तरेसी दाङ जिल्ला छुनी भेट्न आगो मायालाई भेटघाटै नहुने द्वारी माई स्वर्ग द्वारी माई मन भएको मायालाई फकाइदिनु है हे फकाइदिनु है बाबैमा पुगेर चरला कि बैसाको तालमा मायाको जलमा नपुग्ने गाठो पो परला कि स्वर्गद्वारी माई स्वर्गद्वारी माई मन भएको मायालाई फकाइदिनु है हे फकाइदिनु है रपति तरेसी दाङ जिल्ला छुनी भेट्न आगो मायालाई भेटघाटै नहुने रेडियो अर्पण 104.5 मेगाहर्ज तपाईहरुकै चिर परिचित